चल्छ तिम्रो याद आउन सुरु हुन्छ परेली रुसाउन जुनमा पनि तिमी छौ तर माने तिमी मनमा पनि तिमी छौ मोटो माने तिमी कल्पिएर बग्ने आँसु तर माने तिमी हुन्छ परेले रुसाउन जुनमा पनि तिमी छौ तर माने तिमी मनमा पनि तिमी छौ मोटो माने तिमी कल्पिएर बग्ने आँसु तर माने तिमी कल्पिएर बग्ने आँसु तर माने तिमी I'm not afraid. I need